والذين يتوفون منكم اور وہ لوگ جو تم میں سے فوت ہو جائیں ويذرون ازواجا اور وہ اپنی بیویاں چھوڑ جائیں وصیت لازواجهم وصیت کرنا ہے ان کی بیویوں کے لیے متاعا الى الحول فائدہ اٹھانا ایک سال تک غیر اخراج بغیر نکالے کیا مطلب ہے جیسے زمانے جاہلیت میں ایک سال تک عدت ہوتی تھی اسی طرح اصل حکم آنے سے پہلے ٹیمپریریلی مسلمان عورتوں کے لیے بھی یہی حکم تھا کہ وہ ایک سال تک شوہر کے گھر میں ہی رہیں اور شوہر کے گھر میں رہ کے اس کے مال و متاع سے فائدہ اٹھائیں غیر اخراج نہ نکالی جائیں یہاں کیا رعایت دی جا رہی ہے کہ عورت کو شوہر کے مرنے کے بعد ایک سال تک شوہر کے گھر میں ہی رہنے دیا جائے بعد میں جب پراپر قانون آ گیا عورت کو وراثت میں بھی حصہ دیا گیا کیونکہ پہلے وراثت میں حصہ نہیں تھا تو اسے اپنی ضروریات زندگی پورا کرنے کے لیے شوہر کے گھر میں ہی رہنے کی ضرورت تھی اب وہ جب نکلے گی اس کی وراثت اس کے پاس ہوگی اس کو اختیار دیا گیا کہ اور شادی کر سکتی ہے تو وہ سب پابندیاں جو دور جاہلیت کی تھیں وہ ہٹا دی گئیں صرف اتنا عرصہ تک عدت کی پابندی رکھی گئی جو واقعی ضروری تھا فَإِنْ خَرَجْنَا ہاں اس حال میں بھی اگر وہ خود نکل جائیں فَلَا جُنَاحَ عَلَيْكُمْ تو تم پر کوئی گناہ نہیں فِيمَا فَعَلْنَ فِي أَنفُسِهِنَّ مِن مَعْرُوفٍ کہ اپنے نفسوں کے معاملے میں اپنی ذات کے معاملے میں معروف طریقے سے جو کچھ بھی وہ کریں یعنی اس کی ذمہ داری پھر تم پر نہیں واللہ عزیز حکیم اور اللہ زبردست ہے حکمت والا ہے بعد میں یہ آیت منسوخ ہو گئی اب کیا ہے کہ عورت 4 ماہ 10 دن کے بعد نکاح کر سکتی ہے معروف طریقے سے وللمطلقات اور طلاق یافتہ عورتوں کے لیے متاع ان فائدہ اٹھانا ہے بالمعروف معروف طریقے پر یہ ایک عام حکم ہے ہر متعلقہ عورت اس میں شامل ہے حقاً علی المتقین متقی لوگوں پر حق ہے یعنی کچھ ایسے حقوق ہیں جنہیں شریعت نے متعین کر دیا ہے اور کچھ ایسے حقوق ہیں جو محض تقوی کی وجہ سے ہی ادا ہو سکتے ہیں جن کی ادائیگی کے لیے تقوی کا ہونا ضروری ہے کیونکہ جب تک انسان کے اندر تقوی نہ ہو دوسرے کا حق دیا نہیں جا سکتا کذالک اسی طرح یبین اللہ لکم آیاتہ اللہ تعالیٰ اپنی آیات تمہارے لیے بیان کرتا ہے لعلکم تعقلون تاکہ تم عقل سے کام لو یہاں یبین اللہ سے مراد کیا ہے کیا چیزیں بیان کی گئیں نکاح طلاق عدت رضاعت وغیرہ کے جو احکامات پیچھے اب تک کئی آیات میں ذکر کیے گئے ان سب کی طرف اشارہ ہے کذالک اصل میں ایک تفسیری لفظ ہے یعنی یہ جو کچھ تم نے پڑھا ہے یہ اللہ تعالیٰ کا فرمان ہے اس کا طریقہ ہے اس نے یہ سب کچھ تمہارے لیے بیان کیا ہے لعلکم تاکہ تم تعقلون تم عقل سے کام لو تم سمجھ سکو اچھا عدت کی جو 4 مہینے 10 دن مدت ہے کہ اسلام نے 4 مہینے کی عدت کیوں مقرر کی السلام علیکم یہ فیملی ڈیولپمنٹ اسپیشلسٹ ہے میری لولر اور ان کے مطابق طلاق نہ صرف ایک نفسیاتی اور جذباتی اعتبار سے تکلیف دہ ایکسپیرئنس ہوتا ہے بلکہ انسانی صحت پر بھی طلاق جیسے واقعے کا اثر ہو سکتا ہے یہ ان ریلیشن ٹو یہ بات ہے کہ کیوں عورت کو ہی اللہ تعالیٰ نے یہ کہا کہ 3 مہینے تک گھر میں ہی رہو اور امیڈیٹلی آفٹر ڈیوورس جو ہے وہ گھر سے نکالا نہیں گیا عورت کو اور اس میں آف کورس یہ تو ہے ہی بات کہ رجوع کے لیے بہت بڑا چانس ہوتا ہے اگر عورت گھر میں ہو مگر اس کا سائیکولوجیکل بھی ریزنس ہیں یہ میری لولر کے مطابق ڈیوورس از ناٹ اے پلانڈ ایونٹ It marks the end of a marital relationship and can cause great stress on individuals. ये भी वो कहती हैं कि the loss of the ideal marriage is a crisis which is similar to that of losing a spouse by death. You may feel alone, unloved and rejected. तलाक के फौरन बाद जिस किस्म के जज्बात से इंसान गुजरता है, इनमें से कुछ की मिसालें हैं जिस्मानी या फिजिकल सिम्टम्स, बीमारियां भी हो सकती हैं, नींद ना आना, स्लीप डिसऑर्डर्स, एपेटाइट लॉस, मूड स्विंग्स या जज्बात को कंट्रोल ना कर पाना, गुस्सा, गम, क्लिनिकल डिप्रेशन, सब्सटेंस अब्यूज, मसलन शराब या कोई और ड्रग्स, खुदकुशी के बारे में ख्याल आना. मैरी लॉलर ने अपनी स्टडीज से ये नतीजा निकाला है कि तलाक के बाद के पहले कुछ माह सबसे मुश्किल और तकलीफदेह होते हैं, जो इनिशियल फ्यू मंथ्स होते हैं आफ्टर डिवोर्स. उनका ये कोट है, द इमोशनल इंटेंसिटी ऑफ दिस पीरियड यूजुअली रीचेज अ पीक विद इन द फर्स्ट 6 months ऑफ सेपरेशन. कोई भी औरत जब सडनली शोहर से दूर हो जाए, ख्वाह वो तलाक लेकर हो या वो बेवा हो जाए, वो कई दफा बहुत मिलते जुलते जज्बात से गुजरती हैं, इंक्लूडिंग शॉक, कंफ्यूजन, डिसऑर्गेनाइजेशन. और वो ये भी कहती हैं कि इब्तदाई असर में तलाक के बाद मर्द शादी को बचाने के लिए ज्यादा जद्दोजहद करते हैं और ज्यादा अपनी एनर्जीज, बिकॉज एक दफा शोहर डिवोर्स दे दे तो अकॉर्डिंग टू मैरी लॉलर शी सेज के हस्बैंड जो होता है वो ज्यादा अपनी एनर्जी सर्व करता है टू मेक द मैरिज वर्क इन द इनिशियल मंथ्स. एंड ही रिग्रेट्स इट. और उनके मुकाबले में औरतें इब्तदा में बहुत ज्यादा नेगेटिव होती हैं, तो शायद इसीलिए भी अल्लाह ताला ने तलाक की इद्दत में औरत को शोहर के घर में ठहरने का हुक्म दिया कि इससे रुजू के चांसेस भी ज्यादा होते हैं. और एक दफा तलाक हो जाए तब भी ये तमाम फैक्टर्स जो हैं, ये औरत और मर्द दोनों के लिए बहुत स्ट्रेसफुल होते हैं. फर्स्ट इज फिजिकल सेपरेशन, फिर इमोशनल सेपरेशन, फिर क्रिएटिंग रीडेफिनेशन, यानी इंसान को अपना सेल्फ ओरिएंटेशन दोबारा से करना पड़ता है, एज इन हु एम आई, अकेले जब हो जाता है इंसान, गोइंग पब्लिक विद द डिसीजन एंड चूजिंग साइड्स एंड डिवाइडेड लॉयल्टीज ऑफ फ्रेंड्स एंड फैमिलीज, यानी बहुत सारे दोस्त आपके अलग हो जाते हैं, आपके ससुराली रिश्ते खत्म हो जाते हैं या रीडिफाइन हो जाते हैं, एंड फीलिंग्स ऑफ ट्रामा, पैनिक, फियर, शेम, गिल्ट, ब्लेम. एक और एक साइकोलॉजिस्ट हैं डॉक्टर एलिजाबेथ कुबलर रॉस, और वो कहती हैं कि ग्रीफ यानी अफसोस और शोक, ख्वाह वो मुतल्लिका औरत हो या वो बेवा का हो, इसके मुख्तलिफ स्टेजेस होते हैं जिससे एक औरत गुजरती है. और पहला स्टेज होता है डिनाइल का या इनकार का कि ये तलाक पूरी ही नहीं होगी या ये कि मेरा शोहर हमेशा के लिए मुझसे दूर नहीं हुआ. और ये डिनाइल के स्टेज के बाद नेक्स्ट स्टेज इज एंगर या गुस्सा. इसमें कई वजूहात की बिना पर औरत को गुस्सा आ सकता है, मसलन अगर किसी और औरत की वजह से उसके शोहर ने उसको छोड़ा हो, या अगर किसी के शोहर की एक्सीडेंटल डेथ हुई हो, वेयर शी इज ब्लेमिंग समबडी फॉर इट, या फिर ये कि अपने आप पर भी औरतों को अमूमन व्हेन दे आर लेफ्ट अलोन बहुत गुस्सा आता है कि मैंने पहले क्यों नहीं सीखा कि हाउ टू पे बिल्स एंड हाउ टू डील विद बैंक इश्यूज. एंड बहुत फ्रस्ट्रेशन होती है जब औरत घर से बाहर निकलती है, और इब्तदा में ये बातें बहुत मुश्किल लगती हैं. और फिर औरत इनिशियली एक मुस्तकिल कंफ्यूजन का शिकार रहती है, और इनके मुताबिक बच्चों की जिम्मेदारी एकदम से अकेले उठाना भी बहुत दुश्वार लगता है, ख्वाह वो बेवा हो या मुतल्लिका औरत, और इसकी वजह से भी गुस्सा और फ्रस्ट्रेशन होता है. और थर्ड इसका स्टेज होता है डिप्रेशन, दिल पर एक बहुत भारी बोझ महसूस करना और एक गहरे गम के जज्बात होते हैं. और इन सब स्टेजेस से गुजरने के बाद आखिरी स्टेज जो होता है वो एक्सेप्टेंस का होता है. और एक्सेप्टेंस में भी इसका ये मतलब नहीं कि बहुत खुशी या जॉय होता है, बस ये कि इस नई जिंदगी को इंसान तस्लीम कर लेता है. और ऑल ऑफ दिस टेक्स टाइम एंड ऑल ऑफ इट हैपेंस इन स्टेजेस, एंड अल्लाह ताला जानते हैं और हम नहीं जानते बाकी. आमतौर पर जो लोग इस मरहले से गुजरते नहीं या इसकी हिकमत को नहीं जानने की कोशिश करते, तो ये एतराज करते हैं कि इस्लाम ने औरत पर ही इद्दत क्यों रखी. कहते हैं कि औरत ही के लिए क्यों इद्दत, मर्द को क्यों इजाजत है कि वो फौरन दूसरी शादी कर ले या वो इद्दत ना गुजारे, ये तो बहुत ज्यादती की बात है. तो ये फर्क इसलिए है कि औरत और मर्द की जिस्मानी, जज्बाती और मेंटल और फिजिकल जो نیڈز اور اس کے اندر جو اختلاف ہے اس کی بنیاد پر ہے. ایک عورت جذباتی طور پر بہت زیادہ صدمے سے گزرتی اور اس کو اس سے باہر آنے کے لیے ایک وقت چاہیے ہوتا ہے, تو یہ اس کی سہولت کے لیے رکھا گیا ہے. اور جب یہ کہا گیا کہ کوئی اس کو پیغام نکاح نہ بھیجے, تو اس سے مراد یہ ہے کہ اس نکاح کے پیغام کو بھی بسا اوقات وہ اپنے خلاف سمجھتی, اس پر بھی اریٹیٹ ہوتی. وآخر دعوانا ان الحمدللہ رب العالمین. سبحانك اللهم وبحمدك نشهد ان لا اله الا انت نستغفرك ونتوب اليك. والسلام عليكم ورحمة الله وبركاته.